تیسواں پارہ سورۃ النبا، مکی سورت ہے. اما کس چیز کے بارے میں؟ یتساءلون، وہ ایک دوسرے سے سوال کر رہے ہیں. عن النبا العظیم، بڑی خبر کے بارے میں. الذی، وہ جو. ہم، وہ. فیہ، اس میں. مختلفون، اختلاف کر رہے ہیں. کلا، ہرگز نہیں. سیعلمون، ان قریب وہ جان لیں گے. ثم، پھر. کلا، ہرگز نہیں. سیعلمون، ان قریب وہ جان لیں گے. علم، کیا نہیں. نجعل الارض، ہم نے بنایا زمین کو. مہادا، فرش. والجبال، اور پہاڑوں کو. اوتادا، میخیں. وخلقناکم، اور پیدا کیا ہم نے تم کو. ازواجا، جوڑوں کی شکل میں. وجعلنا، اور بنایا ہم نے. نومکم، تمہاری نیند کو. سباتا، آرام کا ذریعہ. وجعلنا اللیل، اور بنایا ہم نے رات کو. لباسا، لباس، پردہ پوش. وجعلنا النہار، اور بنایا ہم نے دن کو. معاشا، معاش کا وقت، کام کا وقت. وبنینا، اور بنائے ہم نے. فوقکم، تمہارے اوپر. سبعن، سات. شدادا، مضبوط، سخت. وجعلنا، اور بنایا ہم نے. سراجن، سورج. وہاجن، روشن ہونے والا. وانزلنا، اور نازل کیا ہم نے. من المعصرات، بادلوں سے. ماء، پانی. سجاجا، بکثرت. لنخرج به، تاکہ ہم نکالیں اس کے ساتھ. حبن، غلہ. ونباتا، اور نباتات. وجنات، اور باغات. الفافا، لپٹے ہوئے، گھنے. ان یوم الفصل، بے شک دن فیصلے کا. کانا، ہے. میقاتا، مقرر. یوم، جس دن. ینفخو، پھونک مار دی جائے گی. فسوری، سور میں. فتأتون، تو تم آؤ گے. افواجا، فوج در فوج. وفتحت السماء، اور کھول دیا جائے گا آسمان. فکانت، تو ہو جائے گا. ابوابا، دروازے دروازے. وسیرت الجبال، اور چلا دیے جائیں گے پہاڑ. فکانت، تو ہوں گے. سرابا، سراب. ان جہنم، بے شک جہنم. کانت، ہے. مرصادا، ایک گھات. للطاغین، سرکشوں کے لیے. مآبا، ٹھکانا. لابسین، ہمیشہ رہنے والے ہیں. فیہا، اس میں. احقابا، مدتوں. لا یذوقون، نہ وہ چکھیں گے. فیہا، اس میں. बर्दन कोई ठंडक वला शराबा और न पीने की चीज इल्ला मगर हमीमन खौलता पानी वगस्साका और जख्मों का धोवन जजाअन बदला है विफाका पूरा पूरा इन्नहुम बेशक वो कानू थे ला यर्जोना न उम्मीद रखते हिसाबा हिसाब की वकज्जबू और उन्होंने झुटलाया बिआयातिना हमारी आयात को किज्जाबा झुटलाना वकुल्ल शैइन और हर चीज को अहसैनाहु शुमार कर रखा है हमने उसको घेर रखा है हमने उसको किताबा किताब में फदूकु पश्चखो फलन नजीदकुम पस हरगिज न हम ज्यादा देंगे तुमको इल्ला अजाबा मगर अजाब इन लिल मुत्तकीना बेशक मुत्तकी लोगों के लिए मफाजा कामयाबी है हदाइका बागात हैं व आनाबा और अंगूर हैं व कवाइबा और नौखेज लड़कियां अत्राबा हम उमर व कसन और जाम दिहाका छलकते हुए भरे हुए ला यस्माउना न वो सुनेंगे फीहा उसमें लघवन कोई लघु बात वला किज़्ज़ाबा और न कोई झूठी बात जज़ाअन बदला है मिर रब्बिका तेरे रब की तरफ से अताअन बदला बख्शिश हिसाबा हिसाब से रब समावाते रब आसमानों का वल अर्ध और जमीन का वमा बैनहुमा और जो उन दोनों के दरमियान है अर्रहमान रहमान ला यम्लिकूना न मालिक होंगे मिन्हु उससे खिताबा बात करने के यौम यकूम रूह जिस दिन कयाम करेंगे रूह रूहुल अमीन वल मलाइका और फरिश्ते सफा सफ दर सफ ला यतकल्लमून न कलाम कर सकेंगे न बात कर सकेंगे इल्ला मगर मन जो अजीना इजाजत दे लहू उसके लिए अर्रहमान रहमान वकाला और वो कहे सवाबा दुरुस्त बात ذلك اليوم الحق ये है दिन बरहक فمن شاء पस जो कोई चाहे اتخذ बना ले الى ربه अपने रब की तरफ मआबा ठिकाना इन्ना बेशक हमने अंजरनाकुम खबरदार किया हमने तुमको अजाबन करीबा करीबी अजाब से यौम यंजुरुल मरउ जिस दिन देखेगा इंसान मा कद्दमत यदा جو آگے بھیجا اس کے دونوں ہاتھوں نے. وَيَقُولُ الْكَافِرُ اور کہے گا کافر, يَا لَيْتَنِي اے کاش کہ میں, كُنْتُ میں ہوتا, ترابا مٹی خاک.